सोच अब मलाई सम्झाउनै नखोज जता जान्छौ निर्माया फुल्दै फुल्दै जाऊ सिन्दूर पोते लागि छौ पराएकै बाँकी छौ जिन्दगी सोच अब मलाई सम्झाउनै नखोज जता जान्छौ निर्माया फुल्दै फुल्दै जाऊ सिन्दूर पोते लागि छौ पराएकै बाँकी छौ सिन्दूर पोते लागि छौ पराएकै बाँकी छौ भोबाता निर्माया

भागौ भन्दा भागनालाई मानिनौ मलाई कहिले आफन्तानिनौ जता जान्छौ निर्माया फुल्दै फुल्दै जाऊ सिन्दुर पोते लागि छौ पराएकै बाँकी छौ भागनालाई मानिनौ मलाई कहिले आफन्तानिनौ जता जान्छौ निर्माया फुल्दै फुल्दै जाऊ सिन्दुर पोते लागि छौ पराएकै बाँकी छौ सिन्दुर पोते लागि छौ पराएकै बाँकी छौ भोलाबाट निर्माया